तस्वीर बनेको छ मायाको नमेटिने रङ्गले मन कसैको रूपमा फसेछ सपनीमा जस्तै अनायासै मै जानिदो ढङ्गले आँखैमा कसैको तस्बिर बसेछ।